तर्फ संकेत गर्नुभएको हो। कोइरालाले संघीयताका विषयमा दलहरू बीच एक खालको सहमति भइसकेकाले सहमतिमा टुङ्गाउने तर्फ जोड दिने र त्यसो हुन नसके संविधान सभाबाट टुङ्गो लगाइने बताउनुभयो। उहाँले भन्नुभयो, संघीयताको जटिल विषय हो, यसबारेमा दलहरू बीच मोटामोटी सहमति भएको छ, तर सकेसम्म सहमतिमै टुङ्गाउनेमा जोड रहन्छ। त्यस्तो हुन नसके संविधान सभाबाट टुङ्गो लगाउँछौ। उहाँले संघीयताको विषयमा संविधान सभाबाट पनि टुङ्गो नलागे फ्रेस म्यान्डेटका लागि जनतामा लैजान सकिने बताउनुभयो। प्रधानमन्त्री कोइरालाले मुलुकलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय पद्धतिमा लैजाँदा प्रधानमन्त्री तानासा हुन सक्ने भएकाले कंग्रेसले त्यस्तो रिक्स लिन नसक्ने स्पष्ट पार्नुभयो। कोइरालाले सरकार जेठमै स्थानीय निकायको निर्वाचन गराउनु पर्नेमा एकमत हुँदा पनि एमावतीका कारण चुनाव हुन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, हामीले जेठमै स्थानीय निकायको निर्वाचन गराउनु पर्छ भनेका हो, त्यो तयारी सरकारले गरिरहेको थियो, तर एमावती अध्यक्ष प्रचण्डले अहिले नै स्थानीय निकायको चुनावमा जाँदा संविधान निर्माणमा अवरोध हुन्छ भन्नुभयो। त्यसैले चुनाव केही पछाडि सारेका हो। कोइरालाले आउँदो कार्तिक मङ्सिरमा स्थानीय निकायको निर्वाचन हुने बताउनुभयो। संविधान अभिलेख अध्ययन तथा अनुकूल समितिले तत्कालीन राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमतिको निकुल सम्बन्धी प्रतिवेदन संविधान सभामा पेश गरेको छ। समितिका सभापति विष्णु पौडेलले सहमति र विवादको विषय निकुल गरी प्रतिवेदन संविधान सभाको पूर्ण बैठकमा पेश गर्नुभएको हो। प्रतिवेदन पेश गर्दै सभापति पौडेलले राज्य पुनर्संरचनाको विवादकै कारण अघिल्लो संविधान सभा असफल हुन पुगेको स्मरण गर्दै अब असहमतिलाई सहमतिमा बदल्ने र अघिल्लो संविधान सभा भएको सहमतिलाई सकार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। गर्मी मौसममा पानी र खानेपानीको स्वच्छतामा ध्यान नदिँदा झाडा पखाला, जन्डिस, हैजा जस्ता समस्या देखिने भएकाले विशेष सतर्कता अपनाउन विज्ञले सुझाव दिएका छन्। गर्मी लागेसँगै दूषित पानी र खानेकुरा नखान संचार माध्यम मार्फत र प्रत्यक्ष रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि चासो नदिँदा बिरामीको संख्या बढ्दै गएको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। विराटनगरमा जन्डिसका कारण 12 जनाको र रौतहटको गैडाटारमा हिजाका कारण 2 जनाको ज्यान गइसकेको छ। अरू ठाउँमा त्यस्तो समस्या नदेखिए पनि जोखिम भने रहेकाले सचेत रहन महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले सुझाव दिनुभयो। एकपल्ट उपचार गराएर फर्किएका बिरामीले खाना र पानीको सफाईमा ध्यान नदिँदा फेरि समस्या बल्झिने गरेको उहाँले जानकारी दिनुभयो। गर्मीमा पानीको बाफ हुनेर भएका पानीका स्रोतहरू पनि दूषित हुँदा त्यस्तो पानी पर्ने पानी प्रयोग गर्नुपर्ने बाध्यताका कारण झाडापखला, जन्डिस जस्ता समस्या बढी देखिने गरेको छ। खुला रूपमा बेच्न राखेका खानेकुरा सफा र स्वच्छ नहुँदा, धारमा आउने खानेपानी पनि शुद्ध नहुँदा रोगको जोखिम बढ्दो रूपमा रहेको चिकित्सकहरूले बताएका छन्। पानी उमालेर खाने, बासे तथा सडे गलेका खाना नखाने, तरकारी तथा फलफुल सफा पानीले पखालेर मात्रै खाने, खुल्ला रूपमा बेच्न राखिएका खानेकुरा नखाने जस्ता सुरक्षाका उपाय अपनाए बिरामी पर्नबाट बस्न सकिने विज्ञको सुझाव छ। यस वर्ष समयमै मनसुन सुरु हुने मौसमविदहरूले अनुमान गरेका छन्। हिउँदे वर्षा पनि प्राप्त भएको र प्री मनसुन पनि सक्रिय भएकाले समयमा मनसुन सुरु हुने संकेत देखिएको मौसमविद वरुण पौडेलले जानकारी दिनुभयो। अहिले नै भन्न नसकिए पनि मौसमी अवस्था हेर्दा समयमा मनसुन सुरु हुने संकेत देखिएको उहाँले बताउनुभयो। नेपालमा सामान्यतया जुन 10 मनसुन सुरु हुन्छ, त्यसैले अबको 2 हप्ताभित्र मनसुन सुरु हुने सम्भावना छ। यसैबीच केही दिनदेखि सक्रिय भएको प्री मनसुन बुधबारदेखि कमजोर भएको छ। सुदूरपूर्व र सुदूरपश्चिम केही ठाउँमा हल्का पानी परे पनि अरू क्षेत्रमा सामान्य बदली मात्रै हुने महाशाखाले जनाएको छ। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालले कस्तो आशा गर्न सकिएला? ए, अनावश्यक हस्तक्षेप कम होला, बे जुन जोगी आए पनि कानै चिरेको हो, से समय नै कुर्नु पर्ला। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिरगंज सडक खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मगलिन मगलिन ओबिसी काठमाडौँ सडक खण्ड मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन फोन नंबर 0556563063 मोबाइल नंबर 98551 7443। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रममा 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अर्पण मौसम झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति बराक ओबामाले नयाँ विदेश नीतिको घोषणा गर्नुभएको छ। यसकै आधारमा सहयोगी देशहरूलाई कारवाही गरिने ओबामाले बताउनुभयो। अमेरिकी सैन्य एकाडेमीको एक कार्यक्रमलाई सम्बोधन गर्दै ओबामाले अमेरिकाले सधैँ दुनियाँको नेतृत्व गर्नुपर्ने धारणा राख्नुभयो, तर यो नेतृत्व मात्र सैन्य कारवाहीको मार्फत हुन नहुने ओबामाको भनाइ छ। अमेरिकालाई सबैभन्दा धेरै आतंकवादबाट धेरै खतरा रहेको छ, सोही कारण आतंकवादसँग लड्न ओबामाले 5 अरब डलर कोर्सको घोषणा समेत गर्नुभयो। अमेरिकी विदेश मन्त्री जोन केरीले पूर्व गुप्तचर एडवार्ड स्नोडेन स्वदेश फर्किएर कानुनी प्रक्रियाको सामना गर्नुपर्नेमा जोड दिनुभएको छ। स्नोडेनलाई भर्गौडाको संज्ञा दिँदै विदेश मन्त्री केरीले स्नोडेनले अमेरिकामाथि विश्वास गर्ने भए उनले अमेरिकी न्यायिक प्रणालीमाथि पनि विश्वास गर्नुपर्ने बताउनुभयो। अमेरिकाले आफ्नो पासपोर्ट रद्द गरिदिएकाले आफ्नो रुसमा भ्रमण लिन चाहेको शरण लिन चाहेको स्नोडेनको भनाई सार्वजनिक भएपछि अमेरिकी विदेश मन्त्री जोन केरीको प्रतिक्रिया आएको हो। एउटा देशभक्त नागरिक कुनै पनि हालतमा देशबाट भाग्न नसक्ने भन्दै केरीले उनी स्वदेश फिर्ता आउन चाहे उनलाई त्यो मौका दिइने बताउनुभयो। स्नोडेनलाई भ्रमित मान्छे भन्दै केरीले उनले देशलाई ठूलो हानि पुर्याएको टिप्पणी पनि गर्नुभयो। अमेरिकी गुप्तचर निकायका पूर्व कर्मचारी स्नोडेनले आफू सिआइएका निम्न स्तरका कर्मचारी नभई पर्सि चेतव गुप्तचर भएको दावी गरेका छन्। खेल समाचार। साबिक विजेता मुम्बई इन्डियन्स यस वर्षको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटबाट बाहिरिएको छ। गैराती भएको खेलमा चेन्नई सुपर किङ्ससँग किङ्स 7 विकेटले पराजित हुँदै मुम्बई प्रतियोगिताबाट बाहिरिएको हो। विजेता चेन्नईले अब फाइनल प्रवेशका लागि किङ्स इलेभेन पन्जाबसँग खेल्नेछ। मुम्बईले दिएको 174 रनको लक्ष्य चेन्नईले 8 बल बाँकी छँदै पुरा गरी उसको जितमा सुरेश रैनाले नट आउट 54 र डेभिड हसनले नट आउट 40 रनको योगदान गरे। त्यस्तै फाफडु प्लेसिसले 35, वार्डेन स्मिथले 24 र ब्रडेन्स म्याकुले 14 रन बनाए। टसारेर पहिले ब्याटिङ गरेको मुम्बईले लेन्डन सिमन्सको 67 र माइकल हसीको 67 रन मद्दतमा निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 173 रन बनाएको थियो। चेन्नईका मोहित शर्माले 3, रविन्द्र जडेजा र आशिष नेहराले 2 र रविन्द्र सुन अश्विनले 1 विकेट लिए। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आज जेठ 15 गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै दिवसको अवसरमा राष्ट्रपति यादवद्वारा विभिन्न कारागारमा सजाय भोगिरहेकी 155 जनाको बाँकी कैदी मिनाहा। गर्मी मौसममा पानी र खाने पानीको स्वच्छतामा विशेष सतर्कता अपनाउन विज्ञहरूको सुझाव। यस वर्ष समयमै मनसुन सुरु हुने मौसमविदहरूको अनुमान। अमेरिकी राष्ट्रपति ओबामाद्वारा नयाँ विदेश नीतिको घोषणा। अमेरिकाले सधैँ दुनियाँको नेतृत्व गर्नुपर्ने भनाई। र यस वर्षको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटबाट साबिक विजेता मुम्बई इन्डियन्स बाहिरियो। हवस् त दिउँसो 2 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण समाचारको साथमा जय।